جیسا روح نکا لوگ سوال کرتے ہیں آپ سے عن الخمر شراب کے بارے میں والمیسر اور جوئے کے بارے میں، قل آپ کہہ لیجیے فیہما ان دونوں کے اندر اسم کبیر گناہ ہے بڑا، وہ منافع اور کچھ فائدے بھی ہیں لوگوں کے لیے، وہ اسمہما اور ان کا گناہ اکبر بہت بڑا ہے ان کے فائدے سے، وَيَسْأَلُونَكَ اور لوگ آپ سے پوچھتے ہیں مَاذَا يُنْفِقُونَ کہ کیا خرچ کریں، آپ کہہ دیجیے قل العفو جو زائد ہو، اسی طرح اللہ تعالیٰ بیان کرتا ہے تمہارے لیے آیات یعنی احکام، لَعَلَّكُمْ تَعْقِلُونَ تم تَتَفَكَّرُونَ فکر کرو دنیا اور آخرت کے بارے میں، پہلے جہاد کی مشروعیت اور اس کی حکمت بیان فرمائی، پھر حرمت کے مہینوں میں لڑائی کا حکم تھا کافروں کے بارے میں کہ وہ ہمیشہ مسلمانوں سے لڑتے رہیں گے اور بہکانے کی کوشش کریں گے، دین سے پھیرنے کی کوشش کریں گے، دین سے جو شخص پھر گیا دنیا آخرت دونوں میں اس کا خسارہ ہے، پھر ایمان اور ہجرت اور جہاد فی سبیل اللہ کی تعریف اللہ تعالی نے فرمائی، ایمان اختیار کرنا، ہجرت کرنا اور جہاد خدا کے راستے میں کرنا، اس پر اللہ کی رحمت کی امید ہے اور غلطیوں کے معاف ہونے کی امید، اسی طرح ضروری احکام کے سلسلے میں بعض دوسری چیزیں جو لوگوں کے سوال کرنے کی وجہ سے ان کا حکم ظاہر کیا گیا ہے، پہلے مال کے خرچ کرنے کا قانون تھا، مال کا خرچ کرنا ضروری ہے، آگے اور بھی آتا ہے، سو مال کے سلسلے میں یہ بعض چیزیں ایسی ہیں کہ ان کے ذریعے اگر مال حاصل کیا جائے تو ان کا کیا حکم ہے، مال کے خرچ کرنے کا تو اللہ نے حکم دیا لیکن وہ مال اگر ان ذرائع سے حاصل ہو تو اس کا کیا حکم ہے، اور یہ دو چیزوں کو اللہ تعالی نے بیان فرمایا، ایک لوگ پوچھتے ہیں آپ سے شراب کے بارے میں، خمر عربی زبان میں شراب کو کہا جاتا ہے، اصل میں مخامرت ہوتی ہے عقل کو ڈھانپ لینا اور مستور کر لینا، تو یہ جو نشے والی چیز ہوتی ہے انسان کی عقل کو مستور کر دیتی ہے، بے عقل بناتی ہے انسان، نشہ جو ہے تو خمار اوڑھنی کو کہتے ہیں جس سے سر وغیرہ ڈھانپا جاتا ہے، ایسے ہی ہے مخامرت اختلاط اور خمر جو انسان کی عقل اور حواس کو ڈھانپ لیتی ہے، تو نشہ ایسی چیز ہے، تو اس کے بارے میں دونوں باتیں ہیں، ایک تو اس کے استعمال کا حکم، دوسرا اس کے ذرائع سے مال کا حصول، اور دوسری بات میسر جوا خمار جس کو کہتے ہیں، یہ میسر یسر کے مادے سے ہے آسانی، کیونکہ جوا کھیلنے والے آسانی سے دوسرے شخص کی دولت پر قبضہ کر لیتے ہیں، داؤ چلایا اگر اس کے حق میں نکل آیا نمبر تو اس کی دولت پر قبضہ کر لیتا، نہ کوئی مشقت اٹھائی نہ کوئی محنت کی، جیسا کہ تجارت میں یا ملازمت میں یا زراعت میں یا مزدوری میں یا صنعت میں انسان محنت کرتا ہے اور محنت کے نتیجے میں اس کو دولت حاصل ہوتی ہے، یہ بغیر ہی محنت کے، अकीर चलाया और निकलाया नाम पर दूसरे की दौलत पर कब्जा कर लिया। तो अरबों के अंदर दोनों चीजों का रिवाज आम था कुरान के नुजूल के जमाने में। कोई शख्स ही ऐसा होगा जो जुआ न खेलता हो और शराब नोशी न करता, ये दोनों चीजें आम। कोई खाल खाल आदमी ही ऐसा होगा, इक्का दुक्का आदमी, कि जिस पर अकली तकाजा गालिब हो वो शायद बचता हो, वरना नहीं। ये आम थी चीज अरबों के अंदर, जो बातें पाई जाती थी, लड़ाई, ऊंट और घोड़ा, तलवार, नेजा, मेहमान नवाजी, शराब नोशी, जुआ, ये उनके फजाइल में दाखिल थे, अरबों के फजाइल में दाखिल थे। जिना कि जो आदमी जुए की महफिल में शरीक नहीं होता था उसको कमीना ख्याल करते थे, जलील आदमी है ये, जुए की मजलिस में शरीक नहीं होता, उसमें हिस्सा नहीं लेता। शराब जो नहीं इस्तेमाल करता उसको भी घटिया इंसान समझते थे, आम तौर पर समझते थे ठीक नहीं। तसव्वुर ये था कि शराब नोशी करने की वजह से आदमी में फयाजी का मादा पैदा होता, फयाजी पैदा होती है इसकी वजह से, और जुआ खेलने को इसलिए अच्छा समझते थे कि जुआ खेलते थे तो जुए का हासिल किया हुआ जो माल होता था उसको गरीब गुरबा में तकसीम किया करते थे, उसको वो अच्छा काम ख्याल करते थे। आमतौर पर कहत के जमाने में बहुत कसरत से जुआ खेलते थे अरब लोग, जुए के 10 तीर वो होते थे उनके यहां, 1 से लेकर 7 तक नंबर लगे हुए थे, 1, 2, 3, 4, 5, 6, 7, और 3 जो थे वो बगैर नंबर के होते थे, वो थैले में डाले हुए होते थे। 10 आदमी मिलकर एक ऊंट खरीदते थे और उसको 10 हिस्सों में तकसीम करते थे, 10 हिस्से बना लिए। अब वो तीर जिसके पास होते थे कहते थे निकालो भाई, फलां का तीर निकालो, तो जिसके नाम पर वो तीर थैले में से निकला अगर उस पर 7 का नंबर आ गया तो 7 हिस्से वो ले लेगा, और अगर 3 वाला आ गया दूसरे के हिस्से में तो वो ले लेगा 3। तो 2 आदमी बाकी खाली रह गए, वो तो अपने हिस्से ले गए, बाकी जो खाली रह गए वो फिर चलते थे आगे, चलो भाई और ऊंट खरीदो। ये सिलसिला इसी तरीके से चलता रहता था, और फिर उस गोश्त को तकसीम करते थे। कहत के जमाने में अक्सर लोग मसाइब में मुब्तला होते, इस वास्ते इसको फजीलत वाली बात समझते थे। शराब पीने की वजह से भी कहते थे कि इंसान के दिल में फयाजी पैदा होती है, सखी होता है इंसान। तो इसीलिए हुजूर अलैहिस्सलाम ने शराब को कर्म कहते थे अरब लोग, कर्म कहने से मना फरमाया, कर्म मत कहो, इनबा कहो या हबला कहो, ये जो शराब के नाम है जिससे वो निकाला जाता है। कर्म तो मोमिन का दिल हो सकता है, बल्कि शराब नहीं हो सकती, शराब की तारीफ भी साबित होती है। और जुए का इस कदर उनके यहां रिवाज था, खाने काबे के पास जो हजरत इब्राहिम और इस्माइल अलैहिस्सलाम के मुजस्मे रखे हुए थे, उनके हाथ में भी बुखारी शरीफ में है कि उनके हाथ में जुए के तीर पकड़ाए हुए थे। हुजूर गुजरे और आपने देखा, फरमाया खुदा की लानत हो इन लोगों पर, इन्होंने कैसा तसव्वुर पेश किया है। इब्राहिम और इस्माइल अलैहिस्सलाम ने कभी जुआ नहीं खेला, लेकिन ये लोग जाहिर कर रहे हैं कि ये जुआ ये भी खेलते थे, उनके मुजस्मों के हाथ में इस जुए की तीर पकड़ाई हुई। फरमाया खुदा की लानत हो इन पर, इन्होंने अल्लाह के पाक बंदों की तरफ कैसी नापाक बातों की निस्बत की है। कभी इब्राहिम और इस्माइल अलैहिस्सलाम ने जुआ नहीं खेला, ना वो इस किस्म के काम करते थे। तो ये आम चीज थी अरबों के यहां। तो एक से जुए से तो बिला तकल्लुफ दूसरे की दौलत हासिल हो जाती है, नंबर अगर निकला है तो। और शराब की वजह से कहते थे कि ताकत भी पैदा होती है और सुरूर भी हासिल होता है और फयाजी भी पैदा होती है दिलों के अंदर। इस वास्ते ये भी उनके यहां फजाइल वाली बात थी। तो लोगों ने कुरान के नाजिल होने के बाद इसके बारे में दरियाफ्त किया कि ये लोग आम इस्तेमाल करते हैं तो इनके बारे में क्या हुक्म है। ये आयत मुबारका जो है सूरह बकरा वाली, ये दूसरे नंबर पर है। शराब के बारे में चार मरतबा कुरान में अहकाम नाजिल हुए। मक्की जिंदगी में सूरह नहल के अंदर अल्लाह ताला ने वहां इशारतन बात फरमाई, वहां फलों का जिक्र किया है और फलों के जिक्र के साथ फरमाया तत्तखिजून मिन्हु सकरन व रिज़्कन हसना। अल्लाह ने फल पैदा किए हैं, तुम बाद में से नशे वाली चीज बना लेते हो और बाद से अच्छी रोजी, अचार बना लिया, मुरब्बा बना लिया, बतौर खुराक के इस्तेमाल कर लिया। रिज़्कन हसना, नशे वाली चीज सबसे पहले शराब के बारे में। या ना हुरमत का जिक्र है ना हिल्लत का जिक्र है, सिर्फ कि बाज फल ऐसे हैं जिनसे तुम नशे वाली चीज बनाते हो। फिर उसके बाद ये दूसरा नंबर ही आया। लोग आपसे पूछते हैं कि शराब और जुए का क्या हुक्म है। आप कह दीजिए इनमें गुनाह है बड़ा और फायदे भी हैं लोगों के लिए। गुनाह इनके फायदे से ज्यादा है, हुरमत अब भी नहीं है। इस आयत के नाजिल होने के बाद भी हराम नहीं करार दिया गया, फिर बताया गया। और गुनाह खाली शराब में नहीं या उसके पीने, उनकी वजह से आगे गुनाह पैदा होते हैं। जुआ अभी तक हराम नहीं हुआ इस आयत के नाजिल होने पर भी, क्योंकि कती हुक्म बाद में आएगा। सिर्फ इतना है कि इसकी वजह से गुनाह वाली बातें पैदा होती हैं। क्यों? शराब से नशा आता है और नशे की वजह से इंसान बेअकल होता है और फिर बेअकली वाली बातें करता है, लड़ाई, दंगा, गाली, फसाद, ला महाला ये चीजें वाकया होती हैं। वो गुनाह वाली बातों के वाकया होने का जरिया। और जुआ अगरचे हराम नहीं है इस आयत के नुजूल के वक्त, मगर वो गुनाह वाली बातों का बायस है। जब जुए से हिर्स पैदा होती तो माल मुफ्त में आ गया, दौलतमंद बन गया आदमी, और हिर्स से फिर आदमी चोरी की तरफ जाता है और डाके की तरफ जाता है, फिर और जराए जो नाजायज होते हैं उनके जरिए भी इंसान दौलत कमाने की फिक्र करता है, क्योंकि हिर्स का मादा पैदा हो गया। इसकी वजह बिजात ही ये तो यानी नहीं थी चीज हराम, लेकिन उससे आगे खराबियां पैदा हुई। सरी तौर पर ममानियत नहीं थी, कह दिया इनका फायदा थोड़ा नुकसान ज्यादा। अबू अली इब्न सीना की कॉल के मुताबिक एक हिस्सा शराब में फायदा, दो इससे नुकसान है। यूं है, नुकसान डबल है, फायदा सिंगल है। एक फायदा दो नुकसान, इस तनासब से इसके अंदर खराबियां पैदा होती हैं। तो ये दूसरे नंबर पर। तीसरे नंबर पर जैसा कि हदीस के अंदर शराब की हुरमत के बारे में तदरीज इख्तियार की गई, एकदम नहीं, ये कसीरुल वकू चीज, एकदम इसको तब्दील करने से खराबियों का इम्कान था, इसलिए अल्लाह ताला ने अपनी हिकमत कामला के साथ तदरीजन तीसरा नंबर जब आया वाक्य ऐसा हुआ, बड़े बड़े सहाबा हजरत साद इब्नी अबी वकास जो अशरा मुबशरा वो भी हैं, एक अंसारी के यहाँ दावत हो रही, दावत की है, दावत खाई, उसके बाद शराब भी थी, हलाल है, आपस में बातचीत चल रही है। एक ग्रोह कहता है अंसार ज्यादा अच्छे हैं, दूसरा कहता है महाजर ज्यादा अच्छे हैं, मजमा दोनों से भरा हुआ, कुछ महाजर हैं कुछ अंसार हैं, आपस में दोस्त हैं, रफीक हैं, साथी हैं, तो एक दूसरे की बर्तरी का जिक्र हो रहा है। एक नौजवान को गुस्सा आया, उसने पास जबड़ा भरा हुआ था उठा करके साद के सर में मार दिया, वो जख्मी हो गए। तुम कैसे कहते हो कि महाजर अच्छे होते हैं, अंसार अच्छे होते हैं, मतलब जबड़ा था ऊंट का उठाकर मार दिया, जख्मी हो गए, नाक फट गई, नाक हजरत साद की फटी हुई थी, इसी की वजह से, हंगामे की वजह से। तो ये वाकया भी पेश आया और तिर्मिज़ी शरीफ के अंदर वो वाकया भी मजकूर है। सहाबा ने किसी के यहाँ दावत थी, इसी तरीके से बड़े बड़े हजरात अब्दुलरहमान इब्न औफ भी मौजूद हैं, हजरत अली भी मौजूद हैं, अशरा मुबशरा वाले मौजूद हैं, शराब पीते हैं, मना नहीं है, एक चीज मुबाह है। हाँ, बाद हजरात नहीं पीते थे, हजरत सिद्दीक नहीं पीते थे, हुजूर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने कभी नहीं पी, हजरत उस्मान भी नहीं पीते थे। बाद आदमी समझते थे वकार के खिलाफ है ये चीज, क्योंकि नशा साथ है, लेकिन ऐसे लोग बहुत थोड़े थे, अक्सरियत हजरत उमर पीते थे, हजरत अली पीते थे, अब्दुलरहमान इब्न औफ पीते थे, सब पीते थे, एक चीज मुबाह है। तो नमाज का वक्त आ गया, शराब पी हुई है, एक को आगे खड़ा कर दिया, उसने कुरान ही गलत पढ़ा, कुरान गलत पढ़ा, वो नशे की हालत में, क्योंकि नशे की हालत में कोई पता नहीं चलता। वो वलीद के बारे में मुस्लिम में आता है, वलीद साहबी है हजरत उस्मान के साले, उनके भाई गवर्नर से नमाज सुबह की पढ़ाई, कोई पीली थी शराब, नशे में आ गए, दो रकातें पढ़ाकर कहने लगे और पढ़ा दूं दो रकातें, अब नशा है नशे में, उनको सजा मिली थी, हद जारी हुई थी, तहकीक हुई थी, बड़ा मामला चला था ये। तो ये नशे की हालत में कुरान गलत पढ़ दिया, तो अल्लाह ताला ने फिर वो सूरह निसा वाली आयत नाजिल फरमाई, या यो लदीना ला तकरबु सलाता व अंतुम सुकारा हत्ता तालमु मा तकूलु, ईमान वालो जब नशे की हालत हो तो नमाज के करीब न जाओ, जब तक कि तुम्हारे होश हवास कायम न हो जाए कि तुम क्या चीज अपनी जबान से निकालते हो। ये फरमाए नमाज की हालत में ममानियत है, नशा हो तो नमाज न पढ़ो, वैसे हुरमत नहीं है। फिर इसके बाद भी हजरत उमर वक्तन फवक्तन दुआ किया करते थे, अल्लाह बयान लना फिल खमर बयानन शाफिया, ए अल्लाह इशारे किनारे से तो बात मालूम हो रही है, लेकिन हमारे लिए सरी वाज़े तौर पर कोई हुक्म नाजिल फरमा दे। तो चौथी मरतबा वो सूरह माईदा की वो आयात नाजिल हुई, इन्नमल खमर वल मैसर, याद रखो शराब भी जुआ भी अनसाब बुत परस्ती अजलाम ये जुए के तीर या किस्मत आजमाई के तीर रिजसन ये नापाक चीजें हैं, मिन अमल शैतान शैतानी काम, फजतनिबू हो इनसे बचो कती तौर पर बचो। बाज लोग आजकल उठे हैं नई रोशनी में, कहते हैं जी शराब की हुरमत का हुक्म तो नहीं आया, ये तो नहीं कहा गया शराब हराम है, हालांकि ये इस आयत से सहाबा ने उसी वक्त समझ लिया, फन तहु बाज आ जाओ इसे कती तौर पर छोड़ दो इसे, ये मतलब ये हराम है, यही हुरमत है जी शराब। बाज लोग कहते हैं शराब का भी तो जिक्र नहीं है कुरान में, शराब तो पीने वाली चीज को कहा जाता है, हालांकि नशे वाली चीज को तो कहा जाता है ये खमर, लेकिन ये भी शराब भी कहते हैं, فسقام ربهم شرابن طهورا، پاک شراب جو نشے سے خالی ہوگی. اور عام طور پر خمر کہا جاتا ہے، یہ جو نشہ دینے والی ہے. حضور علیہ الصلوۃ والسلام نے فرمایا کہ کل مسکرن خمرن، نشہ دینے والی چیز شراب ہی ہے. جو بھی نشہ دیتی ہے، بھنگ بھی نشہ دینے کی وجہ سے حرام ہے کیونکہ اس میں نشہ آتا ہے. اور کل مسکرن حرام، ہر نشہ دینے والی چیز حرام ہے جس سے نشہ پیدا ہو. چرس ہے اگر تو وہ بھی اس میں آئے گا، گانجا ہے وہ بھی اس میں آئے گا، بھنگ ہے وہ بھی اس میں آئے گی، شراب، تمام قسمیں شراب، معمولی درجے کی شراب ہو، بیئر ہو جو کی بنی ہوئی ہے، یا بتا ہو شہد کی بنی ہوئی ہو، باجرے کی بنی ہوئی ہو، گندم کی بنی ہوئی ہو. عام طور پر جو شراب ہوتی ہے وہ انگور سے اور کھجوروں سے، اور یہ منقہ وغیرہ کشمش ان چیزوں سے بنائی جاتی ہے، لیکن دوسری چیزوں سے بھی تیار کرتے ہیں. تمام قسم کی شرابیں حرام ہیں. اور پھر وہ قابل حد ہیں جیسا حدیث میں آتا ہے، پر حد جاری کرنے کا حکم. تو یہ دوسرے نمبر پر یہ آیا کہ شراب اور جوئے کے بارے میں. اب یہ جوا بھی حرام ہے. آج کل تفسیر روح المعانی والے بزرگ نے، جو آج سے تقریباً 150 سال پہلے گزرے، شاہ عبدالعزیز صاحب کے معاصر تھے، یہ ان کے زمانے کے قریب قریب گزرے ہیں، ان سے بعد وفات ہوئی ہے، بڑے مفسر تھے، سید محمود آلوسی بغدادی، روح المعانی کے نام سے 30 جلدوں میں انہوں نے تفسیر لکھی، ہر پارے کی ایک جلد، بڑے عالم تھے، بزرگ تھے. تو انہوں نے اپنے زمانے کا حال لکھا ہے کہ اب لوگوں کے اندر عجیب بات پیدا ہو گئی ہے، شراب کے نام ہی اور رکھ کر کے استعمال کرتے ہیں لوگ. کسی نے نام رکھا ہوا ہے ارک اکسیر، کسی نے کوئی نام رکھا ہوا روح افزا کے نام پر، ارک اکسیر کے نام پر، اور نام ایسے الٹے الٹے رکھ کر وہ شراب استعمال کرتے ہیں، تاکہ یہ نہ آئے کہ بھئی ہم شراب پی رہے ہیں، ہم تو ارک اکسیر استعمال کر رہے ہیں. تو یہ بھی غلط ہے اور ناجائز، نام بدلنے سے بات نہیں بدلتی. تو شراب کی حرمت کے بارے میں انگریزوں نے خود تسلیم کیا ہے کہ دنیا کے مذاہب میں اگر کسی مذہب کو کامیابی نصیب ہوئی ہے وہ صرف اسلام. سر ولیم میور جو بہت بڑا پادری تھا، خبیث قسم کا پادری، متعصب، اور گورنر بھی تھا صوبہ جات متحدہ، انگریز جب آئے تھے ہندوستان، صوبہ جات متحدہ، آگرہ، اودھ وغیرہ، اس کا گورنر رہا ہے، پادری تھا بڑا. اس نے کتاب لکھی ہے جس کا نام ہے لائف آف محمد، محمد کی فان حیات، صلی اللہ علیہ، 2 جلدوں میں. اس نے بڑا ظلم بھی کیا، ایک متعصب آدمی. اسی لائف آف محمد میں اس نے لکھا ہے کہ دو چیزیں انسانیت کی دشمن ہیں، ایک محمد کی تلوار اور دوسرا محمد کا قرآن. یہ اسی کتاب میں لکھا ہے، اس حدیث انسان میں. لیکن اس نے یہ بھی کہا ہے کہ دنیا کا کوئی مذہب شراب کی حرمت کے بارے میں کامیاب نہیں ہو سکا جتنا اسلام کامیاب ہوا. اسلام نے اپنے پیروکاروں کو حکم دیا ہے کہ وہ شراب، تو بڑی کامیابی ہوئی ہے. عیسائی بھی کامیاب نہیں ہو سکے، دوسری قوموں والے، یہودی بھی نہیں کامیاب ہو سکے، دوسرے جتنے مذاہب ہیں وہ اپنے پیروکار ہیں. تو اس نے یہ لکھا ہے کہ اسلام اور مسلمان اس بات پر فخر کر سکتے ہیں، ان کے لیے باعث فخر ہے کہ اس نے شراب کو حرام قرار دیا اور مسلمان بڑی حد تک اس سے محفوظ رہے. تو بہرحال شراب اور جوا، یہ دونوں کے بارے میں، یہاں ان میں گناہ ہیں اور فائدے بھی. شراب سے فائدہ تقویت حاصل ہو جاتی ہے، یہ جیسا عربوں کا خیال تھا فیاضی پیدا ہوتی ہے اور گناہ والی باتیں بھی پیدا ہوتی ہیں، لڑائی جھگڑا فساد، آگے زنا کی بات، گالی گلوچ وغیرہ، دوسرا بیہودہ باتیں۔ تو آخر میں اللہ تعالیٰ نے یہ بھی فرمایا کہ نماز سے بھی روک دی، باز آ جاؤ قطعی طور پر۔ جب یہ آیت نازل ہوئی تو صحابہ کلی طور پر انہوں نے شراب کو ترک کر دیا۔ پھر اس کے بارے میں حضور نے فرمایا کہ شراب ایسی حرام ہے، لعن اللہ شارب الخمر واسرها ومس، پینے والا، پلانے والا، نچوڑنے والا، بنانے والا، اٹھا کر کے لے جانے والا، بیچنے والا، اس کے پیسے کھانے والا، سارے ہی لعنتی ہیں، سب پر خدا کی لعنت، جیسا سود کے بارے میں فرمایا۔ اور فتح مکہ کے بعد اعلان کرایا گیا کہ جس خدا نے شراب کے پینے کو منع کیا اس کی تجارت کو بھی حرام کرا دیا، مسلمان کے لیے اس کی تجارت بھی روا نہیں، شراب کا کاروبار نہیں کر، خنزیر کو نہیں خرید فروخت کر سکتا مسلمان، نہ شراب کی خرید فروخت جائز ہے اس کے لیے۔ ممانعت کر دی بت پرستی کا بھی اسی طریقے سے، مردار کی چربی کا بھی اسی طریقے سے، لعنت بھیجیے، مت خریدو اس کو، یہ جائز نہیں ہے۔ اسی طریقے سے شراب کی تجارت کو بھی اس کے حرام کرا دی، جیسا پینا حرام ہے تجارت بھی نہ جائز۔ موجودہ دور کے اندر تمام اسلامی ممالک میں شراب چلتی ہے، سوائے عرب کے، باقی تمام ممالک لائسنس جاری ہوتے، لائسنس کے ساتھ چلتا ہے۔ یہاں بھی اب تک مکمل طور پر شراب پر پابندی نہیں آئی، ایسے ہی ہے، زبانی باتیں ہوتی ہیں۔ اور یہ ظاہر ہے کہ انسانیت کے زوال اور اخلاق کی خرابی کا ذریعہ، دونوں باتیں، جوا بھی۔ اب جوئے کی اور شکلیں بنا لی گئی ہیں، اور ریس جو ہے یہ بھی جوئے کی شکل ہے، شرط باندھ کر گوڑ دوڑ کرنا یہ بھی قمار ہے، یہ لاٹری جو ہے یہ بھی قمار ہے، یہ سب قمار کی شکل ہے۔ انشورنس جو کیا جاتا ہے، جان مال مکان تجارت وغیرہ، یہ سب قمار کی شکل ہے، یہ حرام ہے شریعت کے اندر۔ والمیسر والانصار رجسن من عمل شیطان، یہ سب شیطانی کام ہے، دوسرے عنوانات سے چلتی ہیں یہ باتیں۔ یہ فرمایا ان کے بارے میں۔ آگے دوسرا مسئلہ، وَيَسْأَلُونَكَ مَاذَا يُنْفِقُونَ، یہ پہلے بھی گزر چکا ہے، وہاں تھا کہ مال میں سے کس پر خرچ کریں، یہاں یہ معلوم ہوتا ہے کہ مَاذَا يُنْفِقُونَ، کیا خرچ کریں، کتنی مقدار خرچ کریں، یہاں مقدار کے بارے میں اور چیز کے بارے میں یہ معلوم ہو رہا ہے۔ اس لیے جواب میں فرمایا قل العفو، آپ کہہ دیجئے کہ زائد، جو اپنی حاجت سے زائد ہو وہ خرچ، یہ کیا چیز خرچ کریں، کتنی مقدار مال کی خرچ کریں، فرمایا اپنی حاجت سے جو زائد ہو وہ خرچ کریں، اپنی حاجت کو مقدم رکھو۔ کیوں؟ خرچ کرنے کا قانون یہ ہے، حکم ہے اللہ تعالی کا کہ خرچ کرو، انفقو۔ تو اگر خرچ کرنے کی مد فرض والی ہے تو وہ فرض ہوگا، جیسا زکوٰۃ واجب ہے تو خرچ کرنا بھی واجب ہے، صدقہ الفطر ہے، اور اسی طریقے سے دوسرے واجبات سے متعلق۔ اور اگر وہ نفل کی مد ہے تو خرچ کرنا بھی نفل ہوگا، اور وہ اگر خرچ کرنے والی بات ایسی ہے کہ وہ مباح ہے، مباح کی حد میں داخل ہے، تو مباح میں اگر نیت ثواب کی کرے گا تو وہ اس کو ثواب ملے گا، اگر مد معصیت کی ہے تو وہاں خرچ کرنا بھی حرام ہے، ناجائز ہے، معصیت کی بات ہے، خرچ کرنا بھی وہاں حرام ہے. اور اگر مباح ہے ایک جگہ خرچ کرنا، نیت ثواب کی نہیں کرتا ویسے ہی خرچ کرتا ہے، وہ مباح سمجھا جائے گا، جائز ہے. کئی چیزیں ایسی ہیں جن میں ثواب کی نیت نہیں ہوتی ویسے خرچ کیا جاتا ہے. تو بہرحال یہ خرچ کرنے کے مختلف مدات ہیں اور مختلف مواقع ہیں. تو ارشاد ہوتا ہے کہ جو زائد ہو، اس سے معلوم ہوا کہ فرض والی بات نہیں بیان ہو رہی. فرض والی بات تو زکات میں، وہاں تو خرچ کرنا فرض ہے. واجب والی بات میں تو خرچ کرنا واجب ہے، یہ اس کے علاوہ مراد ہے. اس کے علاوہ جیسا صدقہ ہے یا خیرات ہے اور بھی امور خیر ہیں جس میں ثواب کی نیت ہوتی ہے، اس میں کتنا خرچ کیا جائے، فرمایا ضرورت سے زائد، اپنی ضرورت کو مقدم رکھو. اگر اپنی ضرورت پوری نہ کرو گے خرچ کرو گے، بال بچے کی ضرورت ہے اس کو تم پورا نہیں کر رہے، تو اس میں ان کے حق تلفی آئے گی. خود بھی اگر صبر نہیں کر سکتے اور مال کو خرچ کرتے ہو اور صبر کا مادہ موجود نہیں ہے، جیسا حضرت صدیق اکبر رضی اللہ تعالیٰ عنہ جیسے بزرگوں میں تھا، تو خام خواہ پریشانی میں مبتلا ہوگا. اس لیے جو اپنی ضرورتیں ہیں ان کو پورا کرنے کے بعد باقی خرچ کرو. مولانا شاہ اشرف علی تھانوی رحمۃ اللہ علیہ فرماتے ہیں، اسی آیت سے یہ بات اخذ کی گئی ہے کہ ذخیرہ کرنا درست نہیں، خرچ کرو. مسلم شریف کی روایت میں یہ آتا ہے، یا ابن آدم ان تم سے شر لتا، اے آدم کے بیٹے اگر روک رکھو گے تو شر ہوگا تمہارے لیے. وین اگر خرچ کرو گے، زائد حصے کو خرچ کرو گے تو بہتر ہوگا تمہارے لیے، روک رکھو گے تو شر ہوگا. ولا تلام ولا تخاف، اگر برابر سرابر ہے، اتنا ہی ہے جتنے بار آپ کا وقت بسر ہو رہا ہے، تو کسی قسم کی ملامت نہیں. زائد کو صرف کرو گے، کئی شکلیں ہیں، اگر فرائض نہیں ادا کرتے تو کبھی طور پر محفوظ ہو جائے، اگر فرائض ادا کر رہے ہو اور پھر روک رکھے ہو ثواب سے محرومی ہوگی. ضرور سے زائد ہے تمہارے پاس لیکن تم خرچ نہیں کر رہے، بخل کا مادہ پیدا ہوگا، ثواب سے محرومی ہوگی، شر بہر حال ہوگا کچھ نہ کچھ، چاہے فرض اور واجب کے درجے کا نہ ہو. یہ فرمایا، ارشاد ہوتا ہے، اسی طرح بیان کرتا ہے اللہ تعالیٰ تمہارے لیے احکام، آیات سے مراد احکام، تاکہ تم غور و فکر کرو دنیا کے بارے میں بھی اور آخرت کے بارے میں بھی. دنیا محل حوائج ہے، یہاں رہ کر انسان حاجتوں کا بہت کچھ درماندہ ہوتا، اس کا بھی لحاظ رکھو. اور آخرت جو ہے وہ ثواب کا محل ہے، دائمی ثواب کا، اس کا بھی خیال رکھو، دونوں کا خیال رکھو. ایسے ہی نہ کرو سارے کا سارا مال دے دیا، خود پریشان پڑے گا. جیسا کہ سورہ بنی اسرائیل میں فرمایا، ہاتھ کو اتنا کھلا بھی نہ چھوڑو، کل البس اور سکیڑ کر بھی نہ رکھو، اعتدال اختیار کرو. زائد ہے ضرور اپنی ضرورت سے خرچ کرو، مت روکو شر ہوگا، لیکن اپنی ضرورتیں ہیں وہ مقدم ہوگی. آپ کی بھی، بال بچوں کا خرچ بھی ہے، بنیادی ضرورتیں، تعیش والی ضرورتیں نہیں. آج کل کے تمدن نے تو ایسا کر دیا ہے کہ انسانوں کو خیر سے محروم کر دیا، سواریاں غیر معمولی، ان کا خرچ نہیں پورا ہوتا، ٹیلی ویژن کا خرچ، ریڈیو کا خرچ، کھیل تماشے کا خرچ وغیرہ وغیرہ. تو ایسے ایسے مددات سامنے پیش کر دیے، یہ ہمارے پاس تو کچھ ہے ہی نہیں، ہمارے اخراجات، یہ بنیادی اخراج، بنیادی اخراجات وہی ہیں، کھانا ہے، پینا ہے، لباس ہے، رہائش کے لیے مکان ہے، ضروری تعلیم ہے، صحت ہے، یہ بنیادی ضرورتیں ہیں. تو دنیا محل حوائج ہے، اس کا بھی لحاظ رکھو، اور آخرت محل ثواب ہے، اس کا بھی لحاظ رکھو، دونوں کا لحاظ رکھو، اور ضرورت سے زائد خرچ کرو، जो भी हो रोक कर मत रखो। अगर रोकोगे तो शर पैदा होगा उससे, जिस दर्जे का भी होगा बुराई बुराई पैदा होगी। وَيَسْأَلُونَكَ عَنِ الْيَتَامَى قُلْ إِصْلَاحٌ لَّهُمْ خَيْرٌ وَإِن تُخَالِطُوهُمْ فَإِخْوَانُكُمْ وَاللَّهُ يَعْلَمُ الْمُفْسِدَ مِنَ الْمُصْلِحِ وَلَوْ شَاءَ اللَّهُ لَأَعْنَتَكُمْ إِنَّ اللَّهَ عَزِيزٌ حَكِيمٌ। وَيَسْأَلُونَكَ عَنِ الْيَتَامَى और लोग सवाल करते हैं आपसे यतीमों के बारे में, आप कह दीजिए इस्लाहुल लहुम, इस्लाह करनी उनकी उनके हक में ये बेहतर है। यतामा और लोग आपसे यतीमों के बारे में सवाल करते हैं, आप कह दीजिए कि इस्लाह करनी उनके हक में बेहतर है, और अगर तुम उनको मिलाओ अपने साथ यानी उनका खर्चा अपने साथ मिला लो, फैखवानुकुम पस वो तुम्हारे भाई हैं, और अल्लाह ताला जानता है मुफसिदा खराबी पैदा करने वाले को, मिनल मुसलिह संवारने वाले से, और अगर अल्लाह ताला चाहता लआनतकुम तो तुमको मशक्कत में डाल देता। बेशक अल्लाह ताला कमाल कुदरत का मालिक है, अजीजुन हकीम और हिकमत वाला है। पहली आयतों में शराब और जुआ और खर्च करने के बारे में सवाल था। यसअलूनका अनिल खम्र वल मैसिर, इस किस्म के सवालात कुरान करीम में बहुत थोड़ी मकदार में आए हैं। यहाँ पर लोगों ने सवाल किया, सवाल तकरीबन कोई 12 या 13 मकामात ऐसे हैं कि वहाँ इस किस्म के अल्फाज से इब्तिदा होती है। लोगों के सवाल से लोग आपसे पूछते हैं, तो यहाँ बिलउमूम आले ईमान मुराद है। ईमान वाले यानी हुजूर सल्लल्लाहु अलैहि वसल्लम के सहाबा इकराम, अब्दुल्लाह इब्ने अब्बास रजी अल्लाह ताला अन्हु की रिवायत में आता है कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम के सहाबा से बेहतर इंसान नहीं थे। वो लोग हुजूर से बहुत कम बातें सवाल किया करते थे, बहुत कम, बल्कि हुजूर की बात को सुनते थे, गौर के साथ सुनते थे और फिर अमल करते थे। और इस किस्म के सवालात जहां बहुत ज्यादा शदीद जरूरत होती थी वहां पर वो सवाल करते थे, वरना नहीं। और वैसे भी हुजूर अलैहिस्सलातु वस्सलाम तमाम दीन की जरूरी बातें खुद ब खुद ही बयान फरमा देते थे। तो एक तो ये शराब के बारे में सवाल और जुए के बारे में मैसर। खमर का माना मुखामिरत, अकल को ढांपने वाली चीज। शराब एक ऐसी खबीस चीज है कि अकल को ढांप लेती है, उस पर पर्दा डाल देती है। और अकल इंसान के अंदर एक जौहर कमाल है जिसकी वजह से इंसान खैर और शर में इम्तियाज करता है, भले बुरे को देखता है। अगर वो ढांप लिया गया तो फिर कुछ भी नहीं, इंसान जानवरों की तरह हो जाता है। तो ये मुखामिरत से ढांपना, और मैसर ये भी मसदर है मौइद की तरह, युसर का माना आसानी से दूसरे के माल को अपने कब्जे में ले आना। जरा सा थोड़ा सा वो पत्थर वगैरह या कोई चीज जो होती है उसको हिलाते हैं, नंबर निकल आया तो आसानी से दूसरे के माल पर कब्जा कर लिया। या इमाम बैजावी रहमतुल्लाह अलैह जैसा फरमाते हैं कि दूसरे के युसर को सलब कर लेना। मैसर का माना होता है दूसरे की आसानी और युसर को सलब कर लेना, क्योंकि जो जीतने वाला होता है वो दूसरे की آسانی یعنی وہ مال جو ہوتا ہے ذریعہ آسانی کا ہوتا ہے اس کو چھین لیتا ہے، اور بغیر مشقت کے کوئی محنت نہیں کرنی پڑتی کوئی، جیسا کہ دوسرے کاروبار میں، تجارت میں، زراعت میں، ملازمت میں، مزدوری میں بہت محنت کرنی پڑتی آدمی کو، یہ نہیں، تھوڑا سا داؤ چلایا اور جیت گیا یا ہار گیا۔ تو یہاں پر اللہ تعالیٰ نے سورہ بقرہ میں ان کے بارے میں قطعی حکم نازل نہیں فرمایا، نہ شراب کے بارے میں اور نہ جوئے کے بارے میں، البتہ تدریجن ان کی قباحت ذکر کر لی، فرمایا ان میں فائدے بھی ہیں اور ان کا جو نقصان ہے وہ فائدے سے زیادہ ہے، یا صرف اتنی بات بتلا دی۔ سورہ نساء کے اندر فرمایا کہ جس حالت میں شراب پی ہوئی ہو نماز کے قریب نہ جاؤ، جب تک کہ تم پورے طریقے سے جان نہ لو کہ تمہاری زبانوں سے کیا بات ہے۔ یہ دوسرا موقع، اور آخری اور قطعی حکم اللہ تعالی نے سورہ مائدہ کے اندر نازل فرمایا، جوا، شراب، بت پرستی، یہ لاٹری کے تیر وغیرہ جو ہوتے ہیں، یہ سب کو شیطانی کام، اور قطعی طور پر ممانعت کا حکم آخر میں دیا۔ دوسرا سوال یہ تھا، لوگوں نے آپ سے پوچھا کہ خرچ کرنے کے بارے میں، ماذا ينفقون، کیا خرچ کریں، تو اللہ نے فرمایا قل العفو، جو اپنی ضرورت سے زائد ہو اس کو خرچ کرو۔ انسان محتاج ہے اور اس کی بنیادی ضرورتیں ہیں، ان کو پورا کرنا ضروری ہے پہلے، اور اس سے جو زائد ہو پھر اس کو خرچ کرو۔ یہ نقطہ سمجھا دیا، دنیا دار الحوائج ہے، اس واسطے انسان محتاج ہے اپنی ضروریات کو مقدم رکھے، اور اس سے جو زائد انسان کے پاس مال یا دولت آتی ہے اس کو خرچ کرنے کا فرمایا، اس میں خرچ کرو، اگر روک رکھو گے تو شر کا باعث بنے گا تمہارے لیے۔ لیکن اپنی اگر ضرورتوں کو پورا نہ کرو گے اور سب کا سب مال خرچ کرو گے، اور پھر اگر صبر کا وعدہ بھی نہیں ہے تو بہت تکلیف میں مبتلا رہو گے، اس کی اجازت نہیں دی۔ چنانچہ حدیث میں آتا ہے کہ ایک شخص کو کہیں سونا میسر ہوا ہے، جیسا انڈے کے برابر ایسا ٹکڑا سونے کا ملا، وہ لایا اور حضور صلی اللہ علیہ وسلم کی خدمت اقدس پیش کیا کہ حضرت یہ میں صدقہ کرتا ہوں۔ آپ ناراض ہو گئے، اس کو اٹھا کر کے پھینک دیا آپ نے، اور تنبیہ فرمائی کہ تم میں سے کوئی آدمی ایسی حرکت کرتا ہے، جو کچھ اس کے پاس ہے سب کچھ صدقہ کرتا ہے، پھر بعد میں بیٹھ جاتا ہے محتاج ہو کر، اور پھر صبر بھی نہیں کر سکتا، یہ کس طرح روا ہو سکتا ہے؟ پہلے اپنی ضرورتیں پورا کرو، اس سے جو جائز اور بنیادی ضرورتیں، اس کے بعد جو اس سے زائد ہو اس کو خرچ کرو۔ اور اشارہ کر دیا لعلکم تتفکرون فی الدنیا، دنیا اور آخرت دونوں میں غور، دنیا دار الحوائج ہے اور انسان محتاج، آخرت دار الثواب ہے اور دار البقاء ہے، دونوں کا خیال رکھنا چاہیے، کسی سے بھی غافل نہ ہو آدمی، دنیا کی ضروریات بھی ہیں اور یہ دار الحوائج ہے۔ عاصم ابن ابی النجود رحمت اللہ علیہ کی روایت میں آتا ہے کہ مومن آدمی جو ہے اس کے لیے دونوں باتوں کی فکر ہوتی ہے، ہم الماد و ہم المعاش، اس کو معاش کی فکر بھی ہوتی ہے اور ماد کی فکر بھی ہوتی ہے، دونوں بھی، حلال روزی نصیب ہو، دنیا کی جائز ضرورتیں پوری ہوں، اس کی بھی فکر رہتی ہے مومن کو، اور معاد کی بھی، جہاں لوٹ کر کے جانا ہے اور جہاں ثواب ملنا ہے اور دار البقاء ہے، دنیا اور آخرت دونوں کے بارے میں ہو۔ اب یہ تیسرا مسئلہ یتیموں کے بارے میں، یسألونک عن الیتاما، یتاما یتیم کی جمع ہے، بالعموم یتیم اس کو کہتے ہیں کہ جس کا باپ فوت ہو جائے، ماں اگر کی موجود ہے لیکن کیونکہ کاروبار کرنا اور خرچے کی ضرورت ہوتی ہے، اس واسطے اس کو یتیم کہا جاتا ہے۔ عرب کے ملک میں لڑائیاں عام ہوتی تھی جاہلیت کے زمانے میں، اور یتیم کثرت سے ہوتے تھے۔ پھر اسلام کا دور آیا تو جہاد کی صورت آ گئی، اس میں بھی بہت سے مسلمان شہید ہو جاتے تھے، یتیموں کا پھر بھی مسئلہ یہ پیش آتا تھا۔ جاہلیت کے زمانے میں عرب لوگوں کا کی حالت یہ تھی کہ وہ یتیموں کی کوئی قدر نہیں کرتے، یتیم بالعموم چھوٹے نابالغ لڑکے یا لڑکیاں۔ تو عربوں کا دستور یہ تھا کہ وراثت چھوٹوں کو نہیں دیتے تھے، بڑا جو جوان ہے تلوار چلاتا ہے، نیزہ اٹھاتا ہے، دشمن کا مقابلہ کرتا ہے، وراثت وہ لیتا تھا۔ اور